सब फूलों के गहने में सवारी दुल्हन आए, तुम जैसे हो बस वैसी ही प्यारी दुल्हन आए। सर पे अगर सहरा सजाना, हाथ पे कंगना जो बंधाना, सर पे अगर सहरा सजाना, हाथ पे कंगना जो बंधाना, भैया मुझे भूल न जाना, भैया मुझे भूल न जाना, सर पे अगर सहरा सजाना, भैया मुझे भूल न जाना, भैया मुझे भूल न जाना। फातिमा सुग़रा ने अकबर को लिखा है, भाई सलामत रहो बहना की दुआ है, बातें दुआ दिल में ये अरमान बसा है, मसनद शादी जो बिछाना, भैया मुझे भूल न जाना, भैया मुझे भूल न जाना, सर पे अगर सहरा सजाना, भैया मुझे भूल न जाना, भैया मुझे भूल न जाना। बाबा की आगोश में मैं भी तो पली हूँ, भैया तेरी उंगली पकड़ कर मैं चली हूँ, क्यों मैं तेरी छाँव से महरूम रही हूँ, बाबा की जब छाँव में जाना, भैया मुझे भूल न जाना, भैया मुझे भूल न जाना, सर पे अगर सहरा सजाना, भैया मुझे भूल न जाना, भैया मुझे भूल न जाना। बाबा से कहना के मेरी जल्द खबर ले, टूट न जाए कहीं बाबा मेरी सांसें, कटता नहीं दिन न गुजरती है ये रातें, खत मेरा बाबा को सुनाना, भैया मुझे भूल न जाना, भैया मुझे भूल न जाना, सर पे अगर सहरा सजाना, भैया मुझे भूल न जाना, भैया मुझे भूल न जाना। भैया तेरे बाद जो दिन ईद आया, ईद के दिन ईद में गम मैंने पाया, मुझको भरे घर की जुदाई ने रुलाया, दुखिए मेरा सबको बताना, भैया मुझे भूल न जाना, भैया मुझे भूल न जाना, सर पे अगर सहरा सजाना, भैया मुझे भूल न जाना, भैया मुझे भूल न जाना। सुनती हूँ करबल की बहुत गर्म हवा है, अम्मा से कहना कि ये सुग़रा ने कहा है, फूल सांस भर जो मेरा साथ गया है, धूप से जब उसको बचाना, भैया मुझे भूल न जाना, भैया मुझे भूल न जाना, सर पे अगर सहरा सजाना, भैया मुझे भूल न जाना, भैया मुझे भूल न जाना। बहनों का दिल जाने जिगर होता है भाई, आंखें ठहरती है जिधर होता है भाई, मेरे तड़पने का असर होता है भाई, तुम हो जहां मुझको बुलाना, भैया मुझे भूल न जाना, भैया मुझे भूल न जाना, सर पे अगर सहरा सजाना, भैया मुझे भूल न जाना, भैया मुझे भूल न जाना। भैया मुझे रहता है हर वक्त ये एहसास, भूल गए क्या मुझे मेरे चचा पास, आए अलम्मा آئے سکینہ ہو میرے پاس، آس میری توڑ نہ جانا بھیا مجھے بھول نہ جانا، بھیا مجھے بھول نہ جانا، سر پہ اگر سہر سجانا بھیا مجھے بھول نہ جانا، بھیا مجھے بھول نہ جانا، اماں سے کہنا کہ سکینہ کی قسم ہے فاصلہ قبر سے بیمار کا کم ہے، دیر نہ کرنا کہ میرے ہونٹوں پہ دم ہے، ہاتھ دعا کو جو اٹھانا بھیا مجھے بھول نہ جانا، بھیا مجھے بھول نہ جانا، سر پہ اگر سہرا سجانا بھیا مجھے بھول نہ جانا، بھیا مجھے بھول نہ جانا، صغرا کے آخر میں لکھا تھا اچھا میرے بھائی خدا کو تمہیں سونپا، سرور و ریحانی یہ جملہ بھی عجب تھا، اچھا میری قبر پہ آنا بھیا مجھے بھول نہ جانا، بھیا مجھے بھول نہ جانا، سر پہ اگر سہرا سجانا بھیا مجھے بھول نہ جانا، بھیا مجھے بھول نہ جانا، بھیا مجھے بھول نہ جانا۔